सजाए छु र हर मनमा तिम्रो मान्छे हुनी अजर अमर छोखो माया गर्छु जुनी जुनी गर्छु जुनी जुनी विश्वास गरा तिर तिमा हुने छैन घाता विश्वास गरा तिर तिमा हुने छैन घाता न छुटिने अजम्बरी दिनु तिमीले साथ पार्ने छैन जिन्दगीमा एक्लो बनाइ रुनी हजर अमर चोखो माया गर्छु जुनी जुनी गर्छु जुनी जुनी सहन्छु म आँसु बरु तिमी सुखी भए सहन्छु म आँसु बरु तिमी सुखी भए तर एक्लै छोडी मलाई कतै नगए बोल्ने छैन तिखो वचन तिम्रो मन छुनी अजर अमर चोखो माया गर्छु जुनी जुनी सजाए छु र हर मनमा तिम्रो मान्छे हुनी अजर अमर चोखो माया गर्छु जुनी जुनी गर्छु जुनी जुनी